साथीको पवित्र नातालाई गलत सोच्नु मेरो नै गल्ती हो, प्लिज मलाई माफ गरिदेऊ ल। न त तिम्रो नै गल्ती थियो न त मेरो नै, तिमी त मेरो एउटा असल साथी मात्र पो हौ। माया